नमेटिने याद मान्छेको जुनी के रहेछ रे भावी, वास्तवमा लुसातानी गर्नु बेकार छ। आखिर मरेपछि शरीर माटो न हो। आक्रोशित भइसकेको हुलले कुणाले जमिनमा टेकी चिच्चाइरहेको निर्दोष व्यक्तिलाई मरेको कुकुरलाई जस्तै घिसार्दै घिसार्दै तानिरहन्छन्। चितामा जस्तै मनभित्र आगो दन्किरहेको बेला सहारा दिने एउटै कार्यक्रम नमेटिने या मेट्दै मायाद कहाँ मेटिन्छ र। अझै पनि फर्किएर आउने त्यो आश हुन्छ, जतन गरेको प्रेम सुम्पिने विश्वास हुन्छ। भावनामै निमोठिन्छन् कठै बरा प्रेमहरू, जब नयाँ सम्बन्धको पर्दाफाश हुन्छ, जब नयाँ सम्बन्धको पर्दाफाश हुन्छ। हरेक हप्ताको मंगलबार राति 9:15 देखि 10 बजेसम्म मात्र सामुदायिक रेडियो देउराली 101 मेगाहर्जमा सुन्न नभुलाउ कार्यक्रम नमेटिने याद। देउराली 101 मेगाहर्ज। दुःखमाथि अझै दुःख थपिन्छ घरिघरि, दुःखमाथि अझै दुःख थपिन्छ घरिघरि, बाँच्नु पनि पर्दो रहेछ पल पलमा मरी मरी। दुःखमाथि अझै दुःख थपिन्छ घरिघरि, बाँच्नु पनि पर्दो रहेछ पल पलमा मरी मरी। जब कसैले तमासा देखाएर गएपछि, जब कसैले तमासा देखाएर गएपछि, दुःखमाथि अझै दुःख थपिन्छ घरिघरि, बाँच्नु पनि पर्दो रहेछ पल पलमा मरी मरी। जब कसैले तमासा देखाएर गएपछि आउँदैनन् कोही पनि मेरो वरिपरि। दुःखमाथि अझै दुःख थपिन्छ घरिघरि, बाँच्नु पनि पर्दो रहेछ पल पलमा मरी मरी। दुखियाको छुमाना प्रीति रचने भगवान, मेरो लागि छिटै बाट हटिसक्यो तिम्रो नाउँ। माया गयो बिदा लिएर, बढै फुलको साटो काँडा दिएर, बढै फुलको साटो काँडा दिएर। फुल खोजेर काँडाको व्यवस्थामा अल्झिए म, अल्झिन पनि यसरी अल्झिए कि त्यहाँबाट उम्किन सधैँ हम्मे हम्मे पर्यो मलाई, र त त्यही काँडाभित्र आफूलाई स्थापित गर्ने प्रयासमा लागिरहे म। यस्तो पागल भए सबै मान्छेले मेरो दिनचर्याको मजाक उडाए। म त जताबाट पनि ठक्कर खाएको मान्छे, भगवानले पनि कहिल्यै आफ्नो सम्झिएनन् मलाई। तर पनि म त्यही भगवानलाई फूलको खास्टो उडाइरहे, प्रत्येक पटक पटक उडाइरहे। मलाई सबै दुनियाँका मान्छेहरूको चाल थाहा छ। सुखमा दायाँ बायाँ कुकुरले जस्तै सुरक्षा दिने मान्छेहरू दुःखमा कतिखेर सुर्कुच्चा ठोक्छन् त्यो पनि पत्तो पाउँदिन म। जिन्दगी एउटा जोड घटाउन रहेछ। आफन्त र शत्रुहरूको मैले मित्रहरू जोडे तर तिनीहरू शत्रुहरूमा रिप्लेस भइदिए। हरियो देख्दासम्म त रुच्दै थिए मलाई, जब म रित्तिएर नाङ्गो डाँडा भए तब गए पन्छिएर, सबै पन्छिएर गए। एउटा माझीले कसरी यात्रुसँग मन साट्न सक्छ, किनकि केही समय सँगै बसेको भरमा मन साट्नु नै गल्ती हो। तर त्यही गल्ती गरिरहे मैले। मलाई थाहा थियो एकपटक गएको मान्छेलाई उस्तै व्यवहारमा भेटाउन सक्दिन मैले। यहाँको समय नै यस्तो छ, मानिलिउँ कि मान्छेको मन एउटा बेलुन भएको छ, जसलाई फुकेर हावामा उडाइन्छ तर त्यो गएको गई हुन्छ, कहिल्यै फर्केर आउँदैन। हामी सपना देख्छौ त्यो बेलुन अझै पनि उस्तै किसिमले उडिरहेको छ, के थाहा उडेको केही समयमै जहाज ध्वस्त भए जस्तै त्यो पनि ध्वस्त भयो भनेर मनले कल्पना नै गर्न सक्दैनौ हामी। हो, यसरी नै जीवित रहिरहन्छ सम्बन्ध। अर्कोतर्फबाट सम्बन्ध चुलाइसक्दा पनि एकापट्टिको मान्छे भने बिल्कुल त्यसैलाई सम्झिरहन्छ, त्यसैलाई सम्झिरहन्छ। होइन, कस्तो जमाना हो यो, कसैलाई बिर्सनलाई नसा पिउनै पर्ने। म 100% ढुक्क छु, मैले पिएको होइन, कसैले पिलाएको हो मलाई, एउटा झुटो नाटक गरेर। खै, म नाटकको अभिनय गर्ने चलचित्रको पात्र भए कि कुनै प्रेमिकाको पागल प्रेमी भए, आखिर जे भए पनि मान्छेहरूको एउटा रमिताको पात्र भए। मलाई कति सताउँछु मान्छेहरू, कति सताउँछु, तर पनि म अझै हारेको छैन। हो, म अझै हारेको छैन। चोक चोकमा प्रेमकै हल्ली चल्ली भएको छ, कसैको घर कसैको गल्ली भएको छ। चोक चोकमा प्रेमकै हल्ली चल्ली भएको छ, कसैको घर कसैको गल्ली भएको छ। पीडा कस्तो हुन्छ धोका दिनेलाई के थाहा, उसले गर्दा कसैको बिचल्ली भएको छ, उसले गर्दा कसैको बिचल्ली भएको छ। हारियो रन्काउने रोदी घरै खाली छ, बिरतीको छिनो भन्छन् चौतारी धन आधी छ, हिमालबाट गङ्गा झर्छिन् पानी हैन आँसु छ, जोरी पारी कुरा काट्छन् ओठै भरि हाँसो छ, चरीहरू रन बन गीतै गाउन छाडिए, सुनै सुनको मन्दिरमा देउतै बस्न छाडिए, माया गयो बिदा लिएर परै फुलको साटो काडा दिएर, परै फुलको साटो काडा दिएर। कसैको बिदाई यति सनसनीपूर्ण भयो मेरो जिन्दगीमा, हुन त त्यसभन्दा पहिले पनि कसैलाई बिदाई नगरेको होइन, तर केही विदाईहरू यस्ता हुँदा रहेछन् जसलाई गन्तव्यमा पठाइन्छ त्यही मान्छेलाई मनमा लुकाएर राखिँदो रहेछ कसैले नदेख्ने गरी। म एउटा त्यही मन भए मेरो साथबाट जानेहरूको फोटोग्राफर जस्तै, उनीहरूको फोटो खिचेर मनमा लुकाउन सिपालु भए म, कारण मैले जतिलाई स्वागत गरे त्यतिलाई विदाई गरेको छु मात्र एक प्रति फोटो लिएर। त्यसैले पनि म आफूलाई फोटोग्राफर जस्तै नसम्झिए पनि धेरैको फोटो कैद गरेको छु मनमा। कतिले त त्यही फोटो पनि फिर्ता मागेर लगे, कतिले प्रेम गरेको उपहार भनेर गए, कति गए कति गए। म भने त्यो पीडालाई बिस्कुन सुकाए चाहिँ सुकाउन पनि सकिन। जिन्दगी भनेकै यादहरूको भारी बोकेर लर्खराउँदै लर्खराउँदै हिँड्ने एउटा अभ्यास न हो, बाँकी अरू त के नै पो हो र। जिन्दगी यस्तो होस् भन्यो, उस्तो होस् भन्यो, यसो गर्यो उसो गर्यो, अन्तत सबै प्रयासहरू निरर्थक भइदिन्छन्। पाखामा आउँछु भनेर कुवाबाट मचिएर उफ्रने भ्यागुतो फेरि कुवामै पछारिए जस्तै मात्रै भइरहँदो रहेछ जिन्दगी। विगतको वैशाखी हालेर वर्तमानको पाइला चालिरहेका हुन्छौ हामी अधिकांश मान्छेहरू। पाइला चाल्छौ पनि यसरी कि त्यो विगत बल्झिदिएर पुरै वर्तमान ध्वस्त हुने गरी। मैले फेसबुकमा पढेकै हो, एक दिन सुनले फलामलाई सोधेछ, पिट्न त मलाई पनि फलामले नै पिट्छ, तर तिमी साई किन म भन्दा बढी चिच्याउँछौ? तब फलामले जवाब दिएछ, अर्काले दिएको चोट भन्दा आफ्नैले दिएको चोट सहन निकै गाह्रो हुन्छ नि। कस्तो मन छुने जवाब! सायद यस्तै भइदियो मेरो जिन्दगीमा पनि, नातिकाजीको शब्दमा तारा देवीले गाउनु भए जस्तै भयो। सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन, जस्तो भोग्यो त्यस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन। जब हात समाएर सँगै हिँडिरहेको मान्छे फल भरमा छुट्टिएर जान्छ, तब जिन्दगीदेखि नै दिक्क लागेर आउँछ। अल्बर्ट आइन्स्टाइनले कुनै समय भनेका थिए, जिन्दगी भनेको साइकल चलाउनु जस्तै हो, सन्तुलन राख्न सकियो भने मात्रै कुर्छ, नत्र छिन भरमै पल्टिन्छ। थियो एउटै थियो, त्यसको पनि आधार टुटेर गयो, बटुवा बनेर आयो, अर्को दिन सुटेर गयो। एउटै थियो, त्यसको पनि आधार टुटेर गयो, बटुवा बनेर आयो, अर्को दिन छुटेर गयो। आफ्नै जस्तो लागेर मुटुमै बाँच्दिएछु, जाने बेलामा त्यसैलाई बेसरी कुटेर गयो, जाने बेलामा त्यसैलाई बेसरी कुटेर गयो। हृदयको आधार पनि बेदै देखि भाकियो, नजरको सिंगार थियो, आज सबै मेटियो। मेरो छेउ मायाको त छायासम्म पर्दैन, आगनीमा पिराटीको फुल कहिले फुल्दैन। मेरो गयो जुनी अब सम्झना चाहिँ शेष छ, जता जाउँ उतै ठेस, बिरानो यो देश छ। माया गयो बिदा लिएर, परै फुलको साटो काडा दिएर, परै फुलको साटो काडा दिएर, परै फुलको साटो काडा दिएर। फुल फुलेर झर्छ, काँडा बाँकी रहन्छ, त्यसले पनि कसैको रगत मागिरहन्छ। चाहे जोसुकै होस्, आफ्नो मान्छेबाट छुट्टिँदा ढुङ्गाको मुट्टु हुनेले नि याद सङ्गालिरहन्छ। सधैँ आउँछ मंगलबार राति भएपछि, कोही कोहीको ढुङ्गा जस्तो छाती भएपछि, पुरपुरु समाउँदै कटमा किन रुनुहुन्छ, नमेटिने याद जस्तो साथी भएपछि। कतै प्रेममा परिरहेको तपाईँ, कतै आफैलाई धिक्कारिरहेको तपाईँ, अनि कतै कतै साई प्रेम सम्बन्ध चलाउने सूत्र खोजिरहनु भएको तपाईँ सबै सबैलाई नमस्कार। म महेश भूषाल। आफन्तहरूले भित्रभित्रै सुरुङ खनिरहँदा म भने हनुमान बनेर टुप्लुक्क आइपुगे, सारथी नेत्र मरासिनीसँगै। जति बचाएको छु त्यति बाँचेको छु, बाँचेरै भए पनि माया गाँसेको छु, म जस्तो खुसी को छ र यहाँ, किनकि म एक्लै भए पनि हाँसेको छु। नमस्कार, सुस्वागतम। आज पनि अस्तव्यस्त मान्छेहरूको व्यवहारलाई पन्छाएर एकैछिन मनसँग मनको कनेक्सन गराउन हामी आइपुगेका छौं। रेडियो देउराली अर्घाखाँचीको उत्पादनमा तपाईँ यो कार्यक्रम नमेटिने याद सोही रेडियोबाट देशका विभिन्न 38 भन्दा बढी जिल्लाहरूमा एकै साथ सुनिरहनु भएको छ। त्यसै गरी तपाईँ हामीलाई इन्टरनेट अनलाइनको www.radiodeurali.org लगन गरी विश्वभर विश्वका कुना कुनामा पनि एकैसाथ सुनिरहनु भएको छ। तपाईँका यादहरू बल्झाउने हाम्रो प्रयास जारी नै छ। आज पनि हामी एकैसाथ जुटिसकेका छौं। प्रविधिमा हुनुहुन्छ प्राविधिक साथी नेत्र मरासिनी, अनि यो सिसा वारीपट्टि आवाजमा सुम महेश भूषाल, र हामी आजको कार्यक्रम नमेटिने यादको 63 श्रृंखलामा जुटिरहेका छौं। आज पनि थुप्रै थुप्रै कुराहरू छन् हामीसँग, केही शुरूआत नै सुनायौं तपाईँलाई, अनि केही कुराहरू अझै सुनाउन बाँकी छन्। प्रत्येक श्रृंखलाहरू जस्तै प्रेम र समाजसँग सम्बन्धित रहेर आज पनि एउटा विषय लिएर आएका छौं। त्यसै गरी कार्यक्रमको फेसबुक पेज facebook.com/deuralinametineyadma प्राप्त भएका र पत्र मार्फत प्राप्त भएका तपाईँका उत्कृष्ट साहित्यिक रचनाहरू पनि हामीसँग छन्। त्यसै गरी आफ्नै आवाजमा साहित्यिक रचना सुनाउन चाहनुहुन्छ भने 0774-24-381 को यो नम्बर पनि हामीले खुल्ला गरिसकेका छौं। तपाईँ आइरहँदा गजल अथवा मुक्तहरू मात्रै लिएर आइदिनुहोला। गत हप्ता फोन सम्पर्कमा आउनुभएको साथीले यो हप्ता अर्को साथीलाई पालो दिनको लागि भए पनि फोन सम्पर्कमा नआइदिनुहोला, सुनेर साथ दिनुहोला। जिन्दगीमा स्थायी भन्नु के नै छ र हामी त प्रत्येक मंगलबार कटाउने एउटा बहाना लिएर आउँछौ, तर त्यसलाई सुनेर सहभागिता जनाएर तपाईँले साथ दिइरहनु भएको छ, हामी आभारी छौं तपाईँप्रति। र यसो भनिरहँदा म यो कुराको जानकारी गराउन चाहन्छु, आज फोन सम्पर्कमा आएर उत्कृष्ट साहित्यिक रचना वाचन गर्ने तपाईँमध्ये उत्कृष्ट एकजनालाई हामी अर्को हप्ता विजेता घोषित गर्नेछौ। विजेता साथीले पाउनुहुनेछ एनटीसी गुरु 100 बराबरको रिचार्ज कार्ड। त्यसै गरी म सम्झन चाहन्छु कार्यक्रमका प्रायोजकहरू रहेका छन् उमेश छापखाना, जुन सन्धिखरीको शान्ति बगैँचामा रहेको छ, जहाँ पत्र पत्रिका, स्टेशनरी, खेलकुदका सामान साथै अफसेट मेसिन, आकर्षक शुद्ध छपाई, स्क्रिन प्रिन्ट, कम्प्युटर प्रिन्ट, नाइनल छाप, फोटोकपी, लेमिनेसन, टेलिफोन फ्याक्सको लागि तपाईँ त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर हुनुहुन्छ उमेश घिमिरे। फोन नम्बर 0774-24-170, फ्याक्स 0774-24-740 र मोबाइल नम्बर 98-5-70-28-924। त्यसै गरी अर्को संस्था इन्टेल कम्प्युटर, विगत 10 वर्षदेखि कम्प्युटर क्षेत्रमा सहयोग गर्दै आइरहेको इन्टेल कम्प्युटर, जुन सन्धिखरको शान्ति बगैँचा युगज्योति छापाखाना रहेको भवनमा अवस्थित छ, जहाँ कम्प्युटर हार्डवेयर, सफ्टवेयर, बेसिक डिप्लोमा लगायतका कम्प्युटर तालिमहरू साथै डेस्कटप सम्बन्धी टाइपिङ, प्रिन्टिङ, कलर प्रिन्ट, इमेल स्क्यान, नयाँ कम्प्युटरसँग पुरानो कम्प्युटर एक्सचेन्ज र कम्प्युटर खरिद बिक्रीमा होम डेलिभरीको व्यवस्था पनि रहेको छ। र त्यहाँको कन्ट्याक्ट नम्बर 0774-24-470। म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ मनिष सिंह र त्यहाँको सहायक प्रमुख हुनुहुन्छ बाबुराम रसाइली। मोबाइल नम्बर 98-5-70-61-407 र 98-4-73-5-3। त्यसै गरी कार्यक्रममा रिचार्ज कार्ड स्पोन्सरहरू सरिता मदन किराना पसल, जुन बाँगे मरोटनौ प्युठानमा अवस्थित छ, जहाँ किराना तथा गल्ला सामानहरू सुपथ मूल्यमा उपलब्ध गराइन्छ, साथै स्मार्ट नमस्ते रेन्सेलको रिचार्ज कार्ड बिक्री वितरण गरिन्छ। प्रोप्राइटर हुनुहुन्छ दीपक कुमार छेत्री एन्ड सन्स आशिष छेत्री। कन्ट्याक्ट नम्बर 0994-44-78-85-89। त्यसै गरी अर्को संस्था डिभर्ना सु सेन्टर, जुन सन्धिखरको छ, ब्याङ्क रोड अर्घाखाँचीमा अवस्थित छ, जहाँ पार्टी सुज, स्पोर्ट सुज, स्कूल कलेजका जुत्ता चप्पल होलसेल रूपमा पाइनुका साथसाथै अर्डर अनुसारका जुत्ता चप्पलहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर हुनुहुन्छ कमल नेपाली र कोशिला नेपाली र त्यहाँको कन्ट्याक्ट नम्बर 98-4-75-77-75। त्यसै गरी तपाईँ यो हप्ता फोन सम्पर्कमा आएर साहित्यिक रचना वाचन गर्नुहुने तपाईँमध्ये उत्कृष्ट एकजनाको साहित्यिक रचना हरेक सोमबार सन्धिखरकोबाट प्रकाशित हुने जनप्रतिज्ञा साप्ताहिक पत्रिकामा पनि छापिनेछ। तपाईँ त्यहाँ हेर्न सक्नुहुनेछ, जसको प्रधान कार्यालय रहेको छ सन्धिखर्क मिडिया चोक रेडियो देउरालीको ठिक अगाडिपट्टि रहेको छ। र यसो भनिरहँदा गत हप्ता फोन सम्पर्कमा आउनुहुने मध्येबाट एकजनालाई हामी विजेता घोषित गरेका छौं। म विजेता साथीले वाचन गर्नुभएको साहित्यिक रचना यहाँनिर वाचन गर्छु। नाङ्गे आउनु, नाङ्गे जानु, मरिलानु के नै छ र भोको पेट आङमा टालो भरिलानु के नै छ र जति पाउनु नाम यहाँ कात्रु मातृ सहारा हो, स्वर्ग हो कि नर्कमा हो सरिलानु के नै छ र नाङ्गे आउनु, नाङ्गे जानु, मरिलानु के नै छ र भोको पेट आङमा टालो भरिलानु के नै छ र। बधाई छ अर्घाखाँसी ढाण मैदानको साथी सीता घिमिरेलाई, उहाँ गत हप्ताको उत्कृष्ट घोषित हुनुभएको छ। सँगसँगै उहाँले पाउनुभएको छ एनटीसी गुरु 100 बराबरको रिचार्ज कार्ड। कार्यक्रम नमेटिने यादको 63 श्रृंखलामा हुनुहुन्छ तपाईँ। सम्बन्धहरू चुडाउनेहरू र सम्बन्ध छुटाउनेहरू निकै व्यस्त छन् आजभोलि। कति सम्बन्धहरू शुरूआतमै टुङ्गिन्छन्, कति सम्बन्धहरू शुरूआतबाट केही निश्चित बिन्दुमा गएपछि टुङ्गिन्छन्, उद्गम बिन्दुमा गएर टुङ्गिन्छन्। प्रेम सम्बन्धमा प्रेम जीवनभरलाई गरिन्छ त्यो पनि थाहा छ हामीलाई, र पनि पत्ती हुन्न बीचमा प्रेम फेरिन्छ। आखिर किन फेरिन्छ प्रेम? यसैको जवाफसँगै आज हामीले लिएर आएको विषय मान्छेको मन किन परिवर्तन भइरहन्छ, यो विषय आज हामीले लिएर आएका छौं। आजको विषय सार्वजनिक मैले गरिसकेको छु, कोही हुनुहुन्छ फोन सम्पर्कमा उहाँसँग कुराकानी गर्छु अनि आजको विषयतर्फ जानेछु। हेलो, नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? के गर्दै हुनुहुन्छ समीक्षाजीले अर्घामा? हजुर, सुन्दै अनि बस्दै पनि भन्दै कार्यक्रम सुनिरहनु भएको छ। अनि के छ समीक्षा जी तपाईँको आजको प्रस्तुति? तपाईँको प्रस्तुति के छ भनेर सोधेको मैले? भावना पाइदिन थियो, ठिकै छ, सुरुवात गर्नुहोस्। थ्याङ्क यू। यदि तिमी आउँछ भने पुस्तबह छरौलामा, यदि तिमी आउँछ भने पुस्तबह छरौलामा, बहरक मिठास लिँदै सन्धि खर्क छरौलामा, कति बजे आउँछ तिमी कोरे बस्छ बगैँचामा, कति बजे आउँछ तिमी कोरे बस्छ बगैँचामा, तात बजे इसारा गर्नु बाघी खोला तरौलामा। उसलाई पनि तपाईँको माया लागो सधैँ सधैँ सधैँ सधैँ सधैँ सँगै बस्ने रहर जागो सधैँ, उसलाई पनि तपाईँको माया लागो सधैँ सँगै सँगै बस्ने रहर जागो सधैँ, परीक्षा राम्रो दिए नतिजा राम्रै आउँछ, परीक्षा राम्रो दिए नतिजा राम्रै आउँछ, समाजले देख्छ भन्ने डर भागो सधैँ, उसलाई पनि तपाईँको माया लागो सधैँ, उसलाई पनि तपाईँको माया लागो सधैँ। नमस्कार हजुर, छुटिन्छौँ। समीक्षा दी हुनुहुन्थ्यो, गइसक्नु भएको छ। पालो तपाईँको डाल गर्नु 077-423-381 बाटो हामीले कुरा गरिरहेका छौँ। तपाईँ आउन सक्नुहुनेछ। मान्छेको मन किन परिवर्तन भइरहन्छ, हामी यो विषयमा कुराकानी गरिरहेका छौँ। जब म टोलाउँछु अनि सोचमग्न हुन्छु, अचेल यस्तो लाग्छ मनभित्री मान्छे हुनु र मान्छेभित्र मन हुनु फरक कुराहरू हुन्। त्यसैले त मैले मनभित्र मान्छे भएका धेरै देखेँ, तर मान्छेभित्र मन भएका निकै कम मात्रामा भेटेँ, त्यो पनि औँलामा गन्न मिल्ने गरी। म जन्मेर यत्रो भएँ, अझैसम्म मैले मन परिवर्तन नहुने मान्छे भेट्टाएको छैन। मैले कति हो कति मान्छेको संगत पनि गरेँ, कतिको प्रत्यक्ष रूपमा गरेँ, कतिको अप्रत्यक्ष रूपमा गरेँ। यो उमेरसम्म आइपुग्दा भगवानले दिएको आँखाको निकै सदुपयोग गरेको छु मैले। कति मानिसहरूलाई मनले अघाउन्जेलसम्म पनि हेरेँ, तर विडम्बना तरुनो हुँदा सयवटा जोई मर्ने बेला कोही न कोही भने जस्तै भइदियो जिन्दगी। हिजो सँगै हात मिलाउने साथीहरू आज तर्केर हिँड्छन् मदेखि। धेरैले चिन्दैनन्, थोरै बोल्दैनन्, अनि कति कति साई पूर्व जन्ममा भेट भए जस्तो बल्ल तल्ल इतिहास सम्झेर मुसुक्क हाँस्छन् अनि सोध्छन् के छ खबर। मेरो जवाब ठिकै छ, बस यति भन्छु म। उनीहरू हतार भएको सन्देश सुनाउँदै कुले लाम ठोक्छन्। हो, यसै गरी चलाइरहेछु म परिवर्तन हुने मान्छेको मन। कथा कविता उपन्यास लेखेर चिनाउनेछु आफूलाई इतिहास लेखेर, कथा कविता उपन्यास लेखेर चिनाउनेछु आफूलाई इतिहास लेखेर, जिन्दगीमा जानी नजानी गल्ती गरियो, राखेको छु वृत्तान्त सारांश लेखेर, राखेको छु वृत्तान्त सारांश लेखेर। कविता आचार्य खाँसीकोट अर्घ्य खाँसीका साथीको मुक्त। कोही हुनुहुन्छ दोस्रो सहभागी साथी? हेलो हजुर, नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? दीपकजी मैदानबाट है? हजुर। के गर्दै हुनुहुन्छ दीपकजी मैदानमा? अहिले त केही नै गरिरहेको छैन, पढ्छु। कहाँ कतिमा पुर्याउनु भयो तपाईँको स्टडी? क्लास 12 हो सर। कक्षा 12 है? हजुर। पढाइ राम्रै छ दीपकजीको? एकदम ठिक छ भनौँ। अनि के छ दीपकजी तपाईँको आजको प्रस्तुति? मेरो आजको प्रस्तुति गजल छ। हुन्छ, सुन्छौँ तपाईँको गजल, सुरुवात गर्नुहोस्। तिमीले त मेरो साथ छोडे, तिमीले त मेरो साथ छोडी छौ, दो बाटोमा पुग्दा हात छोडी छौ, तिमीले त मेरो साथ छोडी छौ, पहिला पहिला मसँगै भट्टीतिर लाग्थ्यौ, पहिला पहिला मसँगै भट्टीतिर लाग्थ्यौ, आजकल त बत्तलको मात छोडी छौ, तिमीले त मेरो साथ छोडी छौ। अरू त मलाई के नै दियौ र तिमीले, अरू त मलाई के नै दियौ र तिमीले, तिमीसँग भएको घात छोडी छौ, तिमीले त मेरो साथ छोडी छौ। किन मलाई पहिला माया गर्छु भन्थ्यौ तिमीले, किन मलाई पहिला माया गर्छु भन्थ्यौ तिमीले, अहिले त बाटोसँगै आफ्नो जात छोडी छौ, तिमीले त मेरो साथ छोडी छौ। मैले रोपेको बिरुवामा तिमी पानी छर्थ्यौ, मैले रोपेको बिरुवामा तिमी पानी छर्थ्यौ, गढी लागि बिरुवा मेरो लागि पात छोडी छौ, तिमीले त मेरो साथ छोडी छौ। नअटाई नअटाई उसको दिलमा बस्दै छौ रे आज, नअटाई नअटाई उसको दिलमा बस्दै छौ रे आज, मलाई त तिम्रो यादको खात छोडी छौ, तिमीले त मेरो साथ छोडी छौ, दो बाटोमा पुग्दा हात छोडी छौ, आजकल त बत्तलको म माँ छोडिछौ, तिमीसँग भएको घात छोडिछौ, अहिले त बाटोसँगै आफ्नो जात छोडिछौ, घुडी लागि बिरुवा मेरो लागि पात छोडिछौ, मलाई त तिम्रो यादको घात छोडिछौ, यति नै छ। त्यसरी कसैलाई विश्वास गर्नु हुँदैनथ्यो, सासु माया पाउँछु भनी आश गर्नु हुँदैनथ्यो। त्यसरी कसैलाई विश्वास गर्नु हुँदैनथ्यो, सासु माया पाउँछु भनी आश गर्नु हुँदैनथ्यो। माया गर्नुभन्दा पहिले एकपटक सोच्नु पर्थ्यो, माया गर्नुभन्दा पहिले एकपटक सोच्नु पर्थ्यो। झुक्क्याएर मुटुभित्र बास गर्नु हुँदैनथ्यो, त्यसरी कसैलाई विश्वास गर्नु हुँदैनथ्यो, सासु माया पाउँछु भनी आश गर्नु हुँदैनथ्यो। दीपकजी हुनुहुन्थ्यो, गइसक्नु भएको छ। पालो तपाईँको डायल गर्नुहोस् 077-420-381 को बाटो हामीले खुला गरिरहेका छौँ, तपाईँ आउन सक्नुहुनेछ 077-420-381 को बाटो। मान्छेको मन किन परिवर्तन भइरहन्छ यो विषय आज हामीसँग छ। मान्छे भएपछि मन हुनुपर्छ, अनि मात्र मनभित्र मान्छे भएको अर्थ हुन्छ। मलाई थाहा छ मान्छे कहिले परिवर्तन हुँदैन, परिवर्तन हुन्छ त उसको मन। कतिपटक जिन्दगीको समीकरण नमिलेर मानिसले आफ्नो मनलाई ढुङ्गा बनाएको छ, तर ढुङ्गाले आफ्नो मन बनाउने कहिले चेष्टा गरेन। त्यसैले त मान्छेको मन ढुङ्गा हुन सक्छ, तर ढुङ्गाको आफ्नो मन हुन सक्दैन। मलाई यो पनि थाहा छ, मैले यी सब कुराहरू बेफाकमा भनिरहेको छु, यसको कुनै तुक छैन, किनकि तपाईँ अधिकांशको मन पनि त्यही ढुङ्गा हो जसको कुनै मन हुँदैन। याद राख्नुहोस्, मनलाई ढुङ्गा बनाउन साह्रै सजिलो छ, तर ढुङ्गालाई मन बनाउन निकै गाह्रो छ। तपाईँ 21 शताब्दीमा हुनुहुन्छ, तपाईँले सबैको चित्त बुझाउनु होला, तर मन कदापि यसको चित्त बुझाउन सक्नुहुन्न, किनकि यो एउटा आत्मा हो जुन तपाईँको नियन्त्रण भन्दा एकदम बाहिर छ। कोही आउँदा आउँदै गए, कोही आएपछि गए, मेरो साथमा आउने सबै धोकेबाज मात्र भए। कोही आउँदा आउँदै गए, कोही आएपछि गए, मेरो साथमा आउने सबै धोकेबाज मात्र भए। सायद गाँस्दिन थिए होला स्वार्थीसँग नाता, यदि धोकेबाज भने निधारमा लेखिदिएको भए, यदि धोकेबाज भने निधारमा लेखिदिएको भए। हेमन्त खड्का, खाँसीकोट मैदान, अर्का खाँसीका साथीको मुक्तक। कोही हुनुहुन्छ तेस्रो सहभागी साथी? हेलो, हिजो पनि सरकार निधाएकी छ, हिजो पनि सरकार निधाएकी छ, आज पनि सरकार निधाएकी छ, हिजो पनि सरकार निधाएकी छ, आज पनि सरकार निधाएकी छ। तिमी विकासको कुरा गर्छौ, तिमी विकासको कुरा गर्दौ गर्दछौ, सरकारमा भ्रष्टाचार भइरहेको छ, आज पनि सरकार निधाएकी छ। हजुर दादा नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म बाँगी दाजु, आँधीबेरी तुफान खनाल। तुफान जी है? हजुर। के गर्दै हुनुहुन्छ बाँगीमा? तपाईँको नाम नै तुफान हो या अरू केही? पदमजी है? निकै पुराना श्रृङ्खलाहरूमा तपाईँसँग कुराकानी हुन्थ्यो है? हजुर। के गर्दै हुनुहुन्छ पदमजीले बाँगीमा? ए, बसिरहनु भएको छ। अनि के छ पदमजी तपाईँको प्रस्तुति आजको? मेरो गजल छ। हुन्छ, सुन्छौँ तपाईँको गजल, सुरुवात गर्नुहोस्। सारा संसारभरि तिम्रो नाम चल्दैछ अरे, सारा संसारभरि तिम्रो नाम चल्दैछ अरे, मलाई धोका दिएर रमिता हेर्दैछौ अरे, मलाई धोका दिएर रमिता हेर्दैछौ अरे। मेरो कारण तिमी बर्बाद नहौ, मेरो कारण तिमी बर्बाद नहौ, मलाई रुवाई तिमी दुखी हुँदैछौ अरे, मलाई रुवाई तिमी खुसी हुँदैछौ अरे। सपनाको सागर डुबाएका छौ, सपनाको सागर डुबाएका छौ, मलाई नसोधी अन्तै नाता जोड्दैछौ अरे, मलाई रुवाई तिमी खुसी हुँदैछौ अरे। आखिर नाता टुटाउनु थियो भने, आखिर नाता टुटाउनु थियो भने, मलाई झुटो आशा देखाएका थियौ अरे, मलाई नसोधी अन्तै नाता जोड्दैछौ अरे, मलाई रुवाई तिमी खुसी हुँदैछौ अरे। सारा संसारभरि तिम्रो नाम चल्दैछ अरे, मलाई धोका दिएर रमिता हेर्दैछौ अरे। सुरुमा त माया गर्ने भनी पाइला चालिन होला, मन मिलेन होला अनि तपाईँलाई ढालिन होला। सुरुमा त माया गर्ने भनी पाइला चालिन होला, मन मिलेन होला अनि तपाईँलाई ढालिन होला। फक्रिएको फूल पनि ओइलिएर झर्छ भन्छन्, फक्रिएको फूल पनि ओइलिएर झर्छ भन्छन्, सिउरिन्छु भन्दै तपाईँलाई सुँगेर पो फालिन होला। सुरुमा त माया गर्ने भनी पाइला चालिन होला, मन मिलेन होला अनि तपाईँलाई ढालिन होला। पदमजी हुनुहुन्थ्यो, गइसक्नु भएको छ। पालो तपाईँको डायल गर्नु 077-420-381 को बाटो। हामीले तपाईँका फोनहरू दिइरहेका छौँ। तपाईँ आउन सक्नुहुनेछ 0774423181 बाटो। न जित भएको छ न हार भएको छ, पीडा थप्ने काम मलाई बार बार भएको छ। न जित भएको छ न हार भएको छ, पीडा थप्ने काम मलाई बार बार भएको छ। समस्याको भूतले सताएसी अचेल, एउटा यही जिन्दगी नि लाचार भएको छ, एउटा यही जिन्दगी नि लाचार भएको छ। सुगम श्यामसुत जीसी मैदाना 5 अर्घाखाँचीका साथीको मुक्तक। म अर्को मुक्तक पनि पढ्छु, कमल प्यासी सन्धिखर्क नगरपालिका 1 नम्बर 14 डिभर अर्घाखाँचीका साथीको। सँगै जिउने आस थियो पाइला मोडेर गयो, विपना भरि सबै लग्यौ सपना छोडेर गयो। सँगै जिउने आस थियो पाइला मोडेर गयो, विपना भरि सबै लग्यौ सपना छोडेर गयो। सम्हालेर राखेको थिए मायाको उपहार भने, फूल मात्र होइन आज बोटै गोडेर गयो, फूल मात्र होइन आज बोटै गोडेर गयो। कमल प्यासी सन्धिखर्क नगरपालिका 1 नम्बर 14 डिफर्ना अर्घ खाजेका साथीको मुक्तक। म अर्को मुक्तक पनि पढ्छु, दीपक अन्जान दीपक अधिकारी चञ्चल सन्धिखर्क अर्घ खाजेका साथीको। के छ खबर नेपालको भनिदेऊ न दाई, पहाड तराई हिमालको भनिदेऊ न दाई। के छ खबर नेपालको भनिदेऊ न दाई, पहाड तराई हिमालको भनिदेऊ न दाई। उस्तै छन् कि फेरिएछन् नदी नालाहरू, मेची कोशी फेवातालको भनिदेऊ न दाई। के छ खबर नेपालको भनिदेऊ न दाई, पहाड तराई हिमालको भनिदेऊ न दाई। दीपक अधिकारी चञ्चल सन्धिखर्क अर्घ खाँचीका साथीको मुक्तक। कोही हुनुहुन्छ आजको अन्तिम सहभागी साथी, उहाँसँग कुराकानी गर्छु। हजुर नमस्कार। हजुर नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर म गुल्मीकरी मुवाबाट, विष्णु काना मगर। गुल्मीबाट? हजुर गुल्मीकरी मुवाबाट। के भन्नुभयो तपाईँको नाम? विष्णु काना। विष्णुजी है? हजुर। के गर्दै हुनुहुन्छ विष्णुजी गुल्मीमा? अहिले चाहिँ बस्दै बसिरहनु भएको छ। हजुर। बस्नुको अलावा के गर्नुहुन्छ? अध्ययन गर्छु। अध्ययन गर्नुहुन्छ है? हजुर। कहाँ कतिमा पुर्याउनु भयो तपाईँको अध्ययन? क्लास 11 मा। ए कक्षा 11 मा। अनि कस्तो छ पढाइ विष्णुजी? अहिलेसम्म ठिकै छ। अनि के छ तपाईँको आजको प्रस्तुति? मुक्तक। हुन्छ सुरुवात गर्नुहोस्। हजुर हुन्छ। भावीले लेखिएको खत भएपछि, भावीले लेखिएको खत भएपछि, मनमा चोटै चोट भत भत भएपछि, धाउनै पर्ने अन्तिम निर्णय लिनलाई। भावीले लेखिएको खत भएपछि, मनमा चोटै चोट भत भत भएपछि, धाउनै पर्ने अन्तिम निर्णय लिनलाई। एक मनको अर्को मन अदालत भएपछि, एक मनको अर्को मन अदालत भएपछि। हजुर तपाईँले भने जस्तो हुन पनि सक्छ, एउटा हाँस्दा अर्को रुन पनि सक्छ। तपाईँले भने जस्तो हुन पनि सक्छ, एउटा हाँस्दा अर्को रुन पनि सक्छ। खरायो र कछुवाको दौड चलिरहँदा, खरायो र कछुवाको दौड चलिरहँदा, कछुवाले शिखर छुन पनि सक्छ। तपाईँले भने जस्तो हुन पनि सक्छ, एउटा हाँस्दा अर्को रुन पनि सक्छ। विष्णुजी हजुर छुटिन्छौ, नमस्कार। विष्णुजी हुनुहुन्थ्यो, गइसक्नु भएको छ। र अब चाहिँ हामी तपाईँका फोन सम्पर्कहरू लिन भ्याउँदैनौँ, केही कुराहरू गर्नु छ आजको विषयमा। तपाईँका साथी प्रश्नहरू भन्नु छ, मान्छेको मन किन परिवर्तन भइरहन्छ, यो विषय आज हामीले लिएर आएका छौँ। सबैले भन्ने गर्छन् मनसँग मनको कनेक्सन हुन्छ, तर आफ्नो मन अरूसँग कनेक्सन गराउन तम्सिने एउटा मान्छे किन उसलाई छोड्न पाए कस्तो हुन्थ्यो होला भन्ने सपना देखेर हिँड्छ। हिजो त्यही व्यक्तिको आवश्यकता पर्ने एउटा मान्छेलाई आज त्यही व्यक्ति भुइँको कसिङ्गर भइदिन्छ। याद राख्नुहोस्, मान्छेको मन निकै खतरनाक हुन्छ। यसभित्र पस्नु अघि ध्यान दिनुहोस् एउटा कुरा, तपाईँ आफ्नो मनलाई निष्क्रिय बनाएर कसैको मनभित्र जाँदै हुनुहुन्छ। त्यो मन तपाईँको मन जस्तो सजिलो छैन, यसले तपाईँको बलि खोज्न पनि सक्छ। ध्यान दिनुहोस्, त्यति बेला तपाईँलाई गुहार दिने कोही हुने छैन त्यति बेला, यतिसम्म कि तपाईँको आफ्नै मन पनि निष्क्रिय हुनेछ। 12 वर्षमा खोला फेरिए जस्तै 12 सेकेन्डमै फेरिन्छ मान्छेको मन। महात्मा गान्धीले भनेका छन्, मान्छेको मन त्यो आगो हो जसले त्यसको सम्पर्कमा आउने सबैलाई जलाइदिन्छ। केही वर्ष अगाडि सार्वजनिक भएको एउटा तथ्य, मान्छेको मन निकै डरपोक हुन्छ, सायद यही डरले गर्दा पनि परिवर्तनको पर्कु गमलङ्ग ओडिरहेको हुन्छ त्यो। मैले एकजनालाई सोधेको थिएँ, एउटासँग प्रेम हुँदाहुँदै तपाईँ किन अर्कै मान्छे खोज्दै हुनुहुन्छ? उसको जवाब, यो मन किन किन एउटालाई मात्रै सीमित हुनै सक्दैन। हाम्रो समाजमा यस्ता धेरै व्यक्तित्वहरू छन् जसले आफै भित्रको मन नियन्त्रण गर्न सकिरहेका छैनन्। उनीहरू कुकुरलाई बाँधेर घरमा राख्छन्, तर आफ्नो मनलाई भने बेफाकमा डंगल डंगल छाडा छोडिदिइरहेका छन्। यो मान्छेको मन पनि यति डरपोक हुँदो रहेछ कि भिरबाट हाम फालेर मर्न जान लागेको व्यक्ति पनि झाडीको सर्पले डस्छ कि भनेर तर्सिन्छ अरे। त्यति बेला ऊ आफू मर्न जाँदैछु भन्ने पनि बिर्सेर झाडीको सर्पले डस्यो भने त छ्यान पर्मी मरिहालिन्छ नि भन्ने सोचिरहेको हुन्छ अरे। त्यसैले तपाईँले जुनसुकै सजीव वस्तुलाई व्यापारीसे चिडियाखानामा कैद गर्न सक्नुहोला, तर मन तपाईँको नियन्त्रण भन्दा निकै बाहिर छ, यसलाई समयमै रोक्नुहोस्, नत्र तपाईँको मनलाई नै खतरनाक हुनेछ। मान्छेको मन किन परिवर्तन भइरहन्छ, यो विषय हामीले यहीँनिर बिट मार्यौं। तपाईँ हुनुहुन्छ कार्यक्रम नमिटिने यादमा, कार्यक्रम नमिटिने यादको 63 श्रृंखलाको यात्रा गरिरहनु भएको छ। एउटा मुक्तक बाँकी छ, म यहाँनिर पढ्छु। दीपक अन्जान पराजुली केरुङ्गा अर्घाखाँचीका साथीको, कि त वार कि त पार हुनुपर्छ, जनताले चाहे जस्तो सरकार हुनुपर्छ। कि त वार कि त पार हुनुपर्छ, जनताले चाहे जस्तो सरकार हुनुपर्छ। धेरै देखाइयो दिउँसै सपना जनतालाई, अब सबैले अब सबैको एउटै मत विचार हुनुपर्छ, अब सबैको एउटै मत विचार हुनुपर्छ। दीपक अन्जान पराजुली केरुङ्गा अर्घाखाँचीका साथीको मुक्त मैले यहाँनिर भाषण गरे। र हामी कार्यक्रमको अन्त अन्तमा छौँ। म सम्झन चाहन्छु कार्यक्रमका प्रायोजकहरू उमेश छापखाना, जुन सन्धी खर्क शान्ति बगैँचामा अवस्थित छ, जहाँ विभिन्न पत्र पत्रिका, स्टेसनरी, खेलकुदका सामान, साथी अफसेट मेसिन, आकर्षक शुद्ध छपाई, स्क्रिन प्रिन्ट, कम्प्युटर प्रिन्ट, नाइनल छाप, फोटोकपी, लेमिनेसन, टेलिफोन, फ्याक्सको लागि तपाईँ त्यहाँ सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर हुनुहुन्छ उमेश घिमिरे। फोन नम्बर 0774241170, फ्याक्स 0774247740 र मोबाइल नम्बर 9857028924। त्यसै गरी अर्को संस्था इन्टेल कम्प्युटर, विगत 10 वर्षदेखि कम्प्युटर क्षेत्रमा सहयोग गर्दै आइरहेको इन्टेल कम्प्युटर, जुन सन्धि खर्क शान्ति बगैँचा युगज्योति छापखाना रहेको भवनमा अवस्थित छ, जहाँ कम्प्युटर हार्डवेयर सफ्टवेयर बेसिक डिप्लोमा लगायतका कम्प्युटर तालिमहरू साथी अफसेट साथै डेस्कटप सम्बन्धी टाइपिङ, प्रिन्टिङ, कलर प्रिन्ट, इमेल स्क्यान, नयाँ कम्प्युटरसँग पुरानो कम्प्युटर एक्सचेन्ज र कम्प्युटर खरिद बिक्रीमा होम डेलिभरीको व्यवस्था पनि रहेको छ। र त्यहाँको कन्ट्याक्ट नम्बर 0774247770। म्यानेजिङ डाइरेक्टर हुनुहुन्छ मनिष सिंह र त्यहाँको सहायक प्रमुख हुनुहुन्छ बाबुराम रसाइली। मोबाइल नम्बर 9857061407 र 9843713503। त्यसै गरी रिचार्ज कार्ड स्पोन्सरहरू सरिता मदन किराना पसल, जहाँको प्रोप्राइटर हुनुहुन्छ दीपक कुमार छेत्री एन्ड सन्स आशिष छेत्री। कन्ट्याक्ट नम्बर 9944788899। त्यसै गरी अर्को संस्था डी फर्नासु सेन्टर, जुन सन्धिखर्क छ ब्याङ्क रोडमा अवस्थित छ, जहाँ प्रोप्राइटर हुनुहुन्छ कमन नेपाली र कौशल नेपाली। त्यसै गरी यो हप्ता फोन सम्पर्कमा आएर साहित्यिक रचना भाषण गर्ने तपाईँमध्ये उत्कृष्ट एकजनाको साहित्यिक रचना हरेक सोमबार सन्धिखर्कबाट प्रकाशित हुने जनप्रतिज्ञा साप्ताहिक पत्रिकामा पनि छापिनेछ, तपाईँले हेर्न सक्नुहुनेछ। र हामी कार्यक्रमको अन्त अन्तमा समय दिनसम्म कार्यक्रम सुनेर बस्नुहुने तपाईँलाई धेरै धन्यवाद। कसै कसैले पहिलोपटकको सुन्नुभयो कि कार्यक्रम, तपाईँलाई विशेष आभार। त्यसै गरी कार्यक्रमलाई नियमित रूपमा सुन्दै आइरहनु भएको तपाईँ, तपाईँप्रति पनि एकदम आभारी छु। र कार्यक्रम सुन्दा सुन्दै निदाउनु हुने तपाईँ भोलि उठेपछि उहाँलाई पनि सम्झेको छ अरे भनेर भनिदिनुहोला। त्यसै गरी कार्यक्रम सुन्न सिफारिस गर्नुहुने तपाईँप्रति पनि एकदम आभारी छु। र तपाईँसँग साहित्यिक रचनाहरू छन् भने पठाउन सक्नुहुनेछ। हाम्रो ठेगाना हो कार्यक्रम नमेटिने याद, सामुदायिक रेडियो देउराली 101 MHz, मीडिया चोक, सन्धी खर्क, अर्घाखाँची। त्यसै गरी हाम्रो फेसबुक पेज facebook.com/deuralinametineyaad। त्यसै गरी मेरो व्यक्तिगत पेज facebook.com/mahesh bhusal gajasingar। त्यसै गरी हामी यो कार्यक्रम भोलि फेसबुकमा पनि राख्नेछौँ, तपाईँ त्यहाँबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। त्यसै गरी तपाईँ यो कार्यक्रम विभिन्न ब्लगहरू www.deepsansar1k.blogspot.com, www.hamrodharampani.blogspot.com, www.netramarasini.blogspot.com र www.saligram1k.blogspot.com मा पनि तपाईँ यो कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। सँगसँगै तपाईँ यो कार्यक्रम रेडियो देउराली 101 MHz सम्पूर्ण कर्मचारीहरूको फेसबुक पेजबाट पनि डाउनलोड गरेर सुन्न सक्नुहुनेछ र तपाईँ यो कार्यक्रम युट्युबमा सर्च गरेर पनि सुन्न सक्नुहुनेछ। र अर्को खुसीको कुरा, तपाईँ यो कार्यक्रम आफ्नै मोबाइलबाट डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। तिनजेलसम्म साथ दिनुहुने सबै सबैलाई धन्यवाद। सँगसँगै 45 मिनटको यो समय अवधिभर प्राविधिक कक्षमा रहेर मिठो साथ दिनुहुने प्राविधिक साथी नेत्र मरासिनीसँगै तुलसीराम पौडेलप्रति विशेष विशेष आभार प्रकट गर्दै प्रसिद्ध दार्शनिक एमबी ग्रेडको यो भनाइ छोड्दै म महेश भूषाल पनि अर्को हप्तासम्मको लागि अझै पर्न चाहन्छु। संसारमा प्रयास नगर्नेहरूले कहिले जितेका छैनन्, तर प्रयास गर्नेहरूले पटक पटक हारेर पनि निरन्तर जितिरहेका छन्। प्रसिद्ध दार्शनिक यम्बी ग्रेडको यो भनाइसँगै जान्छु, जति बचाएको छु त्यति बाँचेको छु, बाँचेरै भए पनि माया गाँसेको छु, म जस्तो खुसी को छ र यहाँ, किनकि म एक्लै भए पनि हाँसेको छु, किनकि म एक्लै एक्लै भए पनि हाँसेको छु। मेरो मनमा फुलेको अर्कैको फूल छ एउटा, मेरो मनमा फुलेको अर्कैको फूल छ एउटा। भुल्नै नसक्ने मेरो जिन्दगीको फूल छ एउटा, मेरो मनमा फुलेको अर्कैको फूल छ।